اشیاء ہوتی ہیں اس کی تلاوت سے اردو ہو جاتی ہے. جناب کا فرمان ہے کہ ہاتھ نہیں چلا جب آواز جا ہونے لگو تو اس سے پہلے قرآن مجید کا ختم اور خصوصاً سورہ بقرہ. آیت الکرسی ایمان کی حفاظت کی بھی ضمانت کرتی ہے اور جان کی حفاظت مال کی حفاظت کا تعلق بھی سورہ یاسین کا سورہ آیت الکرسی کے پڑھنے کے ساتھ. تیسری چیز جس کی فضیلت بیان فرمائی وہ سورہ یاسین ہے جو آج ہمارا موضوع ہے. علماء نے کہا ہے کہ یاسین لفظ یاسین یہ حبشہ کی زبان کا روح لفظ ہے اور اس کا ان کی زبان میں معنی ہے ایودہ انسان. تو یہ نام ہے رسول اللہ صلی اللہ علیہ وسلم. امام بخاری نے اس حدیث کو نقل کیا ہے جس میں سورہ یاسین کے یاسین کا نام رسول پاک صلی اللہ علیہ وسلم کا نام بیان فرمایا اس حدیث میں. اور با کا لفظ بھی جناب نبی پاک صلی اللہ علیہ وسلم کا نام ہے. سورہ یاسین کی بہت فضیلت ہے. نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے کہ میرا یہ دل چاہتا ہے کہ میرے ہر امتی کو کم از کم سورہ یاسین یاد ہونی چاہیے. جب یاد ہوگی تو تلاوت کرنا آسان ہے. صبح کے وقت تلاوت ہو گئی, شام کے وقت تلاوت ہو گئی, اور یہ شفا کا سبب بنتی ہے. ظاہری اعتبار سے اور روحانی اعتبار سے بھی یہ سورہ شفا کا سبب بنتی ہے سورہ یاسین. اسی وجہ سے اس کو قلب القرآن کا امام غزالی رحمۃ اللہ تعالی نے اس حدیث کی تشریح میں بیان فرمایا کہ آپ نے جو فرمایا کہ سورہ یاسین قرآن کا دل ہے, اس میں ایک خاص پیغام ہے. امام غزالی رحمۃ اللہ تعالی فرماتے ہیں کہ اس میں اس حدیث میں ایک خاص پیغام ہے کہ جس طریقے سے انسان اپنے دل کی صحت کے ساتھ متعلق ہے, اس کے تمام وجود کی صحت, بھلے وہ ظاہری صحت کے ساتھ تعلق رکھنے والی چیز ہو یا روحانی اعتبار سے بھی, دل میں ڈر ہے یا کینا ہے یا بغض ہے یا بدعت ہے یا شرک ہے یا تکبر ہے, یہ ساری دل کی روحانی امراض ہیں جس کو صوفیاء اخلاق رسیلہ کہتے ہیں, گندے اخلاق. اور ایک ظہری اعتبار سے بیماری ہے جسم سے متعلق, تو وہ بھی دل جب بیمار ہوتا ہے ظہری اعتبار سے تو جسم میں بیماریاں آتی ہیں, روحانی اعتبار سے بیمار ہو تو بیماریاں آتی ہیں. اور دل اگر صحیح ہے ظہری اعتبار سے تو ظہری جسم پر بیماریاں نہیں ہوتی, اور روحانی اعتبار سے دل درست ہے تو روحانی بیماریاں نہیں ہوتی. یہی وجہ ہے کہ سورہ یاسین کو قلب القرآن کہا. اس کے اندر عقیدے کی بات بھی سورہ یاسین میں بیان ہوئی کہ اپنے عقیدے درست کرو, اعمال درست کرو, فکر آخر میں اندر لاؤ, تو انسان کا عقیدہ اعمال یہ سارا نظام جب درست ہو جائے گا تو اس کی دنیا بھی درست ہو جائے گی اور آخرت بھی درست ہو جائے گی. جب دل درست ہو جاتا ہے تو ظاہر جسم بھی ٹھیک ہو جاتا ہے اور روحانی بیماریوں سے بھی شفا ملتی ہے. اس لیے اس کو فرمایا کہ یہ سورہ یاسین یہ قرآن مجید کا دل ہے. ایک حدیث میں جناب نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے کہ سورہ یاسین کی تلاوت کرنے والا جو اس کا معمول رکھتا ہے اس کو حج مقبول کا ثواب اور 1000 دینار صدقہ کرنے کے برابر ثواب ہوتا ہے سورہ یاسین کی تلاوت کرنے سے. اور کینا دور ہوتا ہے. جو شخص مسلسل معمول سے سورہ یاسین کی تلاوت کرتا ہے تو کینا دور ہوتا ہے, اور کینا بہت بری چیز ہے, یہ جنت کے اندر داخلے کے لیے رکاوٹ بن جائے گا یہ بغض اور کینا. مرض سے شفا ملتی ہے, کینا دور ہوتا ہے, رحمتیں نصیب ہوتی ہیں, برکتیں نصیب ہوتی ہیں, انوار نصیب ہوتے ہیں, کچھ دوائیں حکمتیں نصیب ہوتی ہیں سورہ یاسین کی تلاوت کرنے سے. یقین محکم ہوتا ہے اللہ اور رسول پر, ایمان پر, فکر آخرت پر, آخرت کے بارے میں ایمان پر، پوچھنے پر، حساب و کتاب پر یقین پکا ہوتا ہے، اس میں یاسین کی تلاوت کرنے سے۔ ایک حدیث میں جناب نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے کہ سورہ یاسین کو جب توحید میں اتارا گیا تو توحید کتاب میں سورہ یاسین کا نام معمہ رکھا گیا ہے۔ یہاں پر تو قرآن مجید میں اس سورت کا نام یاسین ہے، لیکن توحید میں اس سورت کا نام معمہ ہے۔ معمہ نام سے کہ اس سورت کی تلاوت کرنے سے خیر و برکات عام طور پر نصیب ہو جاتی ہیں، کہ عمومی طور پر خیر و برکات کی یہ سورت سامنے ہے۔ ایک حدیث میں اس کا نام سورہ قاضیہ بیان کیا ہے۔ اس کی تلاوت کرنے والے شخص کی حاجات اور اللہ پاک پورا کر دیتے ہیں۔ قاضی الحاجات، اللہ پاک کا صفتی نام ہے کہ حاجات کو پورا کرنے والا ہے اللہ پاک۔ تو سورہ یاسین کی تلاوت کرنے سے حاجات انسان کی پوری ہو جاتی ہے، اس کا نام قاضی ہے۔ ایک حدیث میں اس کا نام دافعہ ہے، دافعہ دور کرنے والی۔ جو شخص اس سورت کی تلاوت کرتا ہے تو اس کی برکت سے مصیبتیں دور ہوتی ہیں، دافعہ۔ اسی طرح اور بھی احادیث میں سورہ یاسین کی تلاوت کے بارے میں بہت فضیلت ہے۔ فرمایا جو شخص اس سورت کی تلاوت کرتا ہے تو آخرت میں یہ سورت اس کے لیے سفارش کرے گی اور رزق میں برکت ہوتی ہے، مرض سے شفا ملتی ہے۔ مزید اس سورت کی تلاوت کرنے کا آپ نے حکم دیا ہے کہ جو آپ کے اسلاف ہو چکے ہیں، جو رشتہ دار ہو چکے ہیں، سورہ یاسین کی تلاوت کر کے اپنے عزیز و اقارب جو فوت ہو چکے ہیں ان کے لیے سارے ثواب بھی کر سکتے ہیں۔ اور فرمایا کہ ہر حرف کے بدلے میں 10-10 نیکیاں، جن کے لیے سارے ثواب کیا جا رہا ہے ان میتوں کو نصیب ہوتی ہے، اور کوئی اتنی بڑی صورت بھی نہیں۔ فرمایا یاسین و قرآن حکیم انک لمن المرسلین علی صراط مستقیم تنزیل العزیز الرحیم لتنذر قوما ما انذر آباؤهم وهم غافلون لقد حق القول علی اکثرهم وهم لا یؤمنون انا جعلنا فی اعناقهم اغلالا فهي الی الاذقان وهم مقمحون انا جعلنا فی اعناقهم اغلالا فهي الی الاذقان وهم مقمحون وجعلنا من بين ايديهم سدا ومن خلفهم سدا فاغشيناهم وهم لا يبصرون۔ یہ آیت جو میں نے پڑھی ہے، انا جعلنا فی اعناقهم اغلالا فهي الى الاذقان وهم مقمحون، کہ ہم نے ان کی گردنوں میں دوب ڈال دیے ہیں اور وہ اوپر کی اوپر ہی اونچی رہ گئی ہیں، بند کر دیے گئے ہیں ان کے ہاتھ ان کی گردنوں کے ساتھ۔ انا جعلنا فی اعناقهم اغلالا فهي الى الاذقان وهم مقمحون وجعلنا من بين ايديهم سدا، ہم نے ان کے سامنے اور ان کے پیچھے حائل کر دی ہیں کچھ چیزیں اور وہ دیکھ نہیں سکتے۔ علماء نے ان آیات کے شان رسول کہا ہے کہ مشرکین مکہ نے رسول اللہ صلی اللہ علیہ وسلم کو رحمت اللہ ختم کرنے کا پروگرام کیا، اور اس پر ایک سے ایک شریف بڑھ کر حصہ لینے والا تھا، جس میں ایک مخزومی شخص کا نام لکھا ہے کہ وہ پتھر لے کر رسول اللہ صلی اللہ علیہ وسلم عبادت کر رہے تھے اور آپ اٹھانے کے لیے گئے، تو جیسے پتھر اٹھانا چاہا تو اس کے ہاتھ بند ہوئے۔ یہ اللہ اسباب جب یہ بات پتہ چلی یہ اجار کو، تو اس نے کہا یہ ویسے ہی کہتا ہے، کسی اور وجہ سے اس کے ہاتھ بند ہوئے ہوں گے۔ اس نے یہ کام کرنا چاہا تو اس کے ہاتھ بھی یہی بات ہوئی۔ بات لکھا ہے کہ نظر ہی نہیں آ رہے تھے، آواز آ رہی تھی رسول اللہ صلی اللہ علیہ وسلم کی، لیکن آپ ان کو نظر نہیں آ رہی تھی، واپس آئے۔ وجعلنا من بين ايديهم سدا ومن خلفهم سدا فاغشيناهم وهم لا يبصرون، یہ ہے آپ کو عطا کی گئی، اس وقت آپ کو اللہ پاک نے حکم دیا हिजरत करें। तो हिजरत के लिए तैयारी की और आप तो रवाना हो गए। बाहर सारे अपने मशवरे के साथ खड़े थे कि जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बाहर निकलेंगे तो इनका हमला करके इनको शहीद करते हैं, गला गला कर देंगे। लेकिन ये अहद आपको अता की गई और फरमाया कि एक मट्टी के ऊपर इस अहद को पढ़ के फूंक दें और यूं इन किताब की मट्टी फेंक दें। आपने यही किया, बाहर तशरीफ ले गए, उन्हें कोई अंदाजा नहीं हुआ कि कोई शख्स यहां से निकला है या नहीं। दिन को एक शख्स आया, उसने इनको कहा क्यों खड़े हो, तो उन्होंने बताया कि हम इसलिए खड़े हैं ये मशवरा हुआ। उसने कहा आपके सरों में मट्टी को झाड़ो, आपके सरों पे वो मट्टी डालकर यहां से वो जा चुके हैं, मेरी बात पर यकीन कर लो, यहां अंदर जिनको आप आना चाहते हैं वो मौजूद नहीं है। और मेरी बात पर यकीन करने के लिए अलामत और दलील ये है कि तुम सब के सरों पर मट्टी डाल दी गए। अब कौन था ये शख्स बता हुआ? उन्होंने जब अपने सरों को देखा तो वाकई था सरों पर मट्टी थी और झाड़ने लगे। अंदर जब देखा तो मरीज उसके बाद अलामत मौजूद थी। उन्हें यकीन हुआ कि आप तो मौजूद नहीं है। उलमाए हदीस ने लिखा है कि जो शख्स भी जालिम दुश्मन से बचने की गरज से, जालिम दुश्मन से बचने की गरज से सूरह यासीन की तिलावत करता है और खुसूसन पहले रुकू की, तो अल्लाह पाक उसको निजात नसीब फरमाते हैं, उसे नजर ही नहीं आए। और ये खास है जिंदा जानना भी आराम अमलात बही अगर लस्ता ने फहम महूर व जानना भी नहीं देती हिम सत्ता सत दीवार को कहते हैं हाय को वजाना मिन बैन अयदीहिम सद्दा व मिन खल्फिहिम सद्दा फाशैनाहुम फहुम ला युबसिरून। ये सूरह यासीन की तिलावत की फजीलत है। रही बात जो आज का मौजू कि सूरह यासीन में अल्लाह पाक ने ईमान से मुतालिक जिक्र किया है, अपनी कुदरत से मुतालिक बड़ी बड़ी कायनात की कुदरत की निशानियों का जिक्र किया है, आखिरत का जिक्र किया है, आहार और हिसाब किताब का जिक्र किया है, दुश्मन से बचने का जिक्र किया है और खुसूसन शैतान का उसमें जिक्र किया है। आहार दे रहे को ज्यादा नहीं कहा था अल्लाह का शैतान इतना बोल रहा मालूम हो भी है बनी आता पता तो जो मैं जो हाल मुझे दूर क्या जुदे की कर देते हैं नेक और बात इकट्ठे ना खड़े हो अलग अलग हो जाओ। देखो कि ये जमात है गुरु की, ये जमात है तुमने शैतान की पैरवी की है। अलम आहदे को या बनी आदम अल्लाह ताबुद शैतान इतना हो गया मालूम हो भी। तो सूरह यासीन की तिलावत से अकीदे की दुरुस्तगी है, आहार की दुरुस्तगी है, शैतान से बचने का सबब है। और जब फिक्र आकर नसीब हो जाए कि अल्लाह के सामने हाजिर होना है और एक एक चीज को हासिल कर दिया जाएगा जिनको मना शिकार की सूरत में बहुत कुछ दिया जा रहा है वो आजाद इंसान के मुखालिफ हो जाएंगे। कुरान ने सूरह यासीन में बयान किया अल्लाह मनाते मौला बाकी के व तुकल्लिमुना आईदीहिम व तशहद अरजुलहुम बिमा कानू यस्कुर, ये सब ये जबान को बंद कर दिया जाएगा ये हाथ पांव इंसान के हक में या इंसान के खिलाफ गवाही दे। इसी सूरत में फरमाया है वतम वाला आसाय के इंसान के ये कदम ये चलना फिरना ये भी गवाह बनेंगे। कबीले बनू सलीम बनू सलमा मदीने तैयबा के थोड़ा दूर रहते थे, मस्जिद नबी से थोड़ा दूर रहते थे कि मस्जिद नबी के करीब जमीने कुछ प्लाट खाली थे, उन्होंने ये खरीदना चाहा कि हम मस्जिद के करीब हो जाए ताकि नमाज पढ़ने में आसानी हो जाए, फिर जल्दी फारे होकर चले जाए, जिसको सूरह यासीन में बयान किया है। और हम सब कुछ लिख रहे हैं, जो कुछ कोई कर रहा है वो हम सब कुछ लिखवा रहे हैं। वापस तबू जो उन्होंने आगे भेजा है जो निशान आए कदम है उनके नेकियों के बारे में बकुल रशही इमाम होगी, हर चीज को हमने गिन रखा है लिख रखा है उसके सामने होगा जवाब। ये है कबीले बनू सलमा के बारे में ना आते हैं तो हर कदम पर 10-10 नेकियां मिलती हैं और सारी ये लिखी जा रही हैं और ये जमीन भी तुम्हारे हाथ में गवाही देगी जो तुम नेकी की तरफ आ रहे हैं। तो बात यह है कि ये इंसान के आसार ये हाथ पांव ये जमीन ये जगह ये सब कुछ अगर इंसान अच्छा बन गया तो ये इसके हक में गवाहियां देंगे और अगर इसने बुराइयां की हैं इनसे तो इसके खिलाफ गवाह बनेंगे। तो इसी को फरमाया इन्ना नहनु मिन मुक्ता और अब तो बाबत हो आसार मुकुल शहीन असलियात की इमाम की। इस सूरत में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को खिताब हुआ कि वो तीन पैगंबरों का वाकया बयान फरमाया अपनी कौम के सामने जिन्होंने तबलीग की और कौम ने आगे से क्या बर्ताव किया ये इनके सामने बयान किया और जिस बंदे ने ताईद की उसके मकाम को भी बयान किया और फिर मुबल्लिगीन का तर्ज तकल्लुम कुरान मजीद ने बयान किया कि उन मुबल्लिगीन में फिक्र क्या थी दर्द कैसा था नसीहत का अंदाज कैसा था और किस हद तक वो कौम के बारे में दर्द रखने वाले थे मुखलिस थे फिक्र कर रहे थे। किताब हुआ नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को वज़्रन तहुम मसलन अस्हाब अल-फरीक़ैन इस जा ऐ नबी आप बयान फरमाए लोगों के सामने उस बस्ती की बात हो कि जिनके पास पैगंबर आए पहले हमने उनकी तरफ दो पैगंबर भेजे लोगों ने तकसीम की फिर तीसरा पैगंबर भेजा और सबने ये कहा इन्ना इलैकुम मुरसलून हम तुम्हारी तरफ पैगंबर बनाकर भेजे गए हैं हमारी बात को मान। ये बस्ती कौन सी है ये पैगंबर कौन से हैं हदीस में आता है जो जमहूर मुफस्सिरीन की राय यह है कि ये बस्ती शाम की इंताकिया नाम की बस्ती है और उस वक्त वो बुतपरस्त थे बात यही मिलता कि इंताकिया जो बड़ी जगह थी वो नहीं उसके साथ वाली जो बस्ती है उसका नाम भी इंताकिया था ये उसके लिए थी वाला हमारा में सवाल जो भी बस्ती हो इसमें जो नसीहत की बात हमारे लिए की गई है उससे हमने सबक लेना है। दो पैगंबर सादिक और मसदूक बाद में सादिक और सदूक नाम लिखा है ये ईसलाम के जमाने से पहले के हैं बाद हजरात ने लिखे हैं कि ईसलाम के ये हवारी हैं पैगंबर नहीं है लेकिन अक्सर का रुझान ये है कि ये तीनों पैगंबर थे ईसलाम से पहले के सादिक और सदूक पहले ये दो पैगंबर आए कौम के सामने बात नसीहत की लेकिन कौम ने तकसीब की फाजना मिसाल से अल्लाह फरमाते हैं फिर हमने तीसरा पैगंबर इनकी नुसरत के लिए इनकी ताईद के लिए ये जवाब बन जाएगी इनके लिए भेजा है और उसका नाम शकून लिखा है बाद में शकून भी। ये तीनों पैगंबर इस बस्ती को बात नसीहत करने के लिए महबूस किए लेकिन कौम ने सही तासुर नहीं दिया जैसे कौम की हमेशा आदत रही है कि हर बात करने वाले के खिलाफ तरह तरह के प्रोपेगंडे करते हैं ऐसे ही इन बुजुर्गों के खिलाफ भी ये बातें करते हैं। लेकिन है कि जब ये बस्ती में दाखिल होने लगे तो एक बूढ़े शख्स से मुलाकात हुई ये तीनों जब मिलकर फिर इस बस्ती को बासियत करने के लिए आते थे तो एक बूढ़े शख्स से मुलाकात हुई जो मरीज था जो जाम की मर्ज में मुबतला था उससे बाज़ नसीहत की जब बात की तो उसने कहा तुम्हारे पास अलामत क्या है कि तुम सच्चे नबी हो या सच्चे अल्लाह वाले हो बुजुर्ग हो तुम्हारे पास अलामत क्या है किस तरीके से मैं पहचान लूं कि आप लोग सच्चे लोग हो। उन्होंने कहा कि आपको जो ये बीमारी है हम अल्लाह से दुआ करेंगे हमारी दुआ की बरकत से अल्लाह पाक अपने फजल से तुम्हें इस बीमारी से शफा नसीब करे। वो शख्स हैरान हुआ कि मैं 70 साल इबादत कर रहा हूं अपने खुदाओं की अपने माबूदों की अब तक तो मुझे शुमा नहीं मिली वो कौन सा माबूद है जिसके सामने तुम दुआ करोगे محبوب تو یہی ہے جن کے سامنے میں 70 سال سے چھپ رہا ہوں. اور مجھے سفا نہیں کہ بتوں کے سامنے وہ چھپتا تھا. بہرحال ان بزرگوں نے دعا اور اللہ پاک نے اس کو شفا نصیب فرمائی. یہ شخص ایمان لانے والا اور اس کا ایمان اتنا پکا ہوا کہ پوری قوم اس کی مخالف ہو گئی. یہی وہ بوڑھا شخص ہے جس کو حدیث میں حبیب نجار کے لفظ سے یاد کیا جاتا ہے کہ یہ لکڑی کا کام کرنے والا ایک بزرگ تھا جس کا نام حبیب ہے. حدیث میں جناب نبی پاک صلی اللہ علیہ وسلم کا فرمان ہے کہ تمام انبیاء علیہ السلام نے جو میرے اوپر ایمان لایا ہے اللہ نے عالم ارواح میں جو سب سے اہم حدیث جو میں بیان کر چکا ہوں اس کا تیسرے بارے میں ذکر ہے. لیکن مجھے نبوت ملنے سے پہلے پہلے 3 ایسے شخص گزرے ہیں جو نبی نہیں ہیں اللہ والے ہیں جنہوں نے میری نشانیاں میری فضیلت اپنے اپنے دور میں اپنے پیغمبروں سے سنی یا اپنی کتابوں میں میری فضیلت میرے علامات اور جو اللہ نے مجھے انعامات عطا کرنے ہیں وہ جو اپنی کتابوں میں اور انہیں وہ فضیلت والی باتیں میرے متعلق پڑھی تو وہ 3 لوگ ہیں جنہوں نے میری نبوت سے پہلے میرے اوپر ایمان لایا. ایک ہے تقب اکبر, ایک ہے حبیب نجار اور ایک ہے برقہ بن نوفل رضی اللہ تعالیٰ عنہ جس کی زیارت رسول اللہ صلی اللہ علیہ وسلم سے ہوئی. لیکن آپ کو اس وقت نبوت کا اعلان کرنے کا حکم نہیں دیا گیا تھا, صرف جبرائیل علیہ السلام کی ملاقات ہوئی دیوار احرام. تو میں اب یہ کون سا شہر میں تفصیل سے اس پر بات کر چکا ہوں. مختصر یہ کہ یہ اپنے راہبوں کے ہمراہ یہ بادشاہ مدینہ طیبہ میں آیا. جب واپس جانے لگا تو راہبوں نے کہا کہ ہم یہاں سے نہیں جائیں گے. اس بستی کی علامات ایسی ہیں کہ جس بستی کے علامات ہماری کتابوں میں موجود ہیں کہ اس میں نبی آخر الزمان صلی اللہ علیہ وسلم کا مسکن ہوگی وہ بستی, اس بستی کی علامات ایسی ہیں ہم یہاں سے آپ کے ساتھ نہیں جائیں گے, آپ چلے جائیں. اس بادشاہ نے کہا عجیب بات, آپ لوگوں میرے ہم سفر ہو میرے ساتھ نہیں آتے ہوں. یہ سب علماء تھے اس وقت یہود علماء راہب اللہ والے بادشاہ کو انہوں نے منوا لیا کہ آپ کی مہربانی ہوگی ہمیں اس بستی میں ہی رہنے دیں, یہ بستی بڑی مبارک ہے. آخری دور میں اللہ کا آخری حبیب صلی اللہ علیہ وسلم اس بستی میں آ کے آباد ہوگا. بادشاہ بھی بادشاہ تھا دوستو, صدیوں پہلے بعد حضرات نے 1000 سال لکھا ہے, 1000 سال پہلے نبی کی بات کو اپنے علماء سے سنا کہ نبی آخر الزمان کی یہ شان ہوگی یہ مقام ہوگا. تو اس نے کہا پھر میں بھی اپنا نام لکھوا کے جاتا ہوں کہ آپ لوگ گواہ بنو, میں تو پتہ نہیں اس وقت ہوگا یا نہیں ہوگا لیکن اس نندہ کے آخری حبیب صلی اللہ علیہ وسلم پر میں آج سے ایمان کا اعلان کرتا ہوں. پھر اس پر ایمان, یہ تو بے اکبر ہے. پھر اس نے ایک اور عجیب کام کیا ہے, آپ تاریخ مدینہ پڑھیں کیا کام کیا کہ وہاں ایک اور گھر خریدا اور گھر خرید کے ایک اور خط لکھا کہ یہ گھر خرید کر میں اس آخری حبیب اللہ کے آخری حبیب صلی اللہ علیہ وسلم کے نام پہ صدقہ اور ہدیہ کر کے جا رہا ہوں. میں گھر خرید کے یہ ہدیہ کر کے نبی آخر الزمان صلی اللہ علیہ وسلم کے لیے جا رہا ہوں. جب پھوٹ نہیں وہ یوں انصاری رضی اللہ تعالیٰ گھر کے قریب بیٹھی رکی تو سب صحابہ یہ چاہتے تھے ہمارے گھر آئیے رکی ہمارے گھر آپ ہمارے پاس ٹھہرے, سب کا یہ نظریہ تھا. آپ نے بتایا تھا کہ نہیں تو کئی صحابہ پورا چھوڑو اس اونٹنی کو کوئی زبردستی اپنے گھر میں نہ لے جائے, یہ وہاں رکے گی جہاں اس کو حکم ہوا ہے یہ وہاں رک جائے. یہ جو وہاں رکی علماء تاریخ لکھتے ہیں حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ نے کہا حضرت یہ گھر میرا نہیں, میں تو چوکی داری کر رہا ہوں, میرے سے پہلے بھی اسلام گزرے ہیں, یہ آپ کا گھر ہے, ہم اس گھر کی چوکی داری کرتے ہوئے آئے ہیں, یہ لکھا ہوا ہے تم और फिर जिसकी फजीलत सरकार दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने बयान कर दी कि मेरे ऊपर अंबिया ने सल्लल्लाहु अलैहि वसल्लम की अरवाह ने तो ईमान लाया, लेकिन तीन लोग ऐसे गुजरे हैं कि जिन्होंने मेरे ऊपर ईमान लाया, मैं उस वक्त दुनिया में नबुव्वत के लिहाज से नहीं आया, पहले तो दो बहुत 600 साल पहले हबीब नज्जार ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाया, जिसका सूरह यासीन के अंदर अल्लाह पाक ने जिक्र किया है। और कहां जिक्र किया? कलमुल कुरान। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का फरमान है कि सूरह यासीन कलमुल कुरान, कुरान के दिल में उस शख्स का जिक्र हुआ जिसने सरकार दो जहां पर 600 साल पहले ईमान लाया, उसका जिक्र हुआ। और तीसरा वो बरकत में बात करें, हजरत उमर बिन मसूद सलाफी एक सरदार है, ताइफ का है, ताइफ में तो आप मायूस हुए वापस आए और बनु सकीफ ने साथ नहीं दिया, जबकि दूर से रिश्ता भी था, बहरहाल अल्लाह का निशान है, हदायत तो अल्लाह के कब्जे में है, अंबिया अलैहिस्सलाम और उनके जानशीनों के हवाले जो काम हुआ है कि आप हिम्मत के साथ मौजा हसना के साथ अल्लाह से मांग कर आप दीन की बात करें, और यह फरीजा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और आपकी जमात ने बखूबी अंजाम दिया है कि जिनकी जिंदगियों का मिशन सिर्फ इशाअत दीन था और कोई मिशन नहीं था, जिसको कुरान मजीद ने बड़े एहसास के साथ इस उम्मत को खैर उम्मत का लक़ब दिया है, फरमाया कुंतुम खैर उम्मतिन उख़रिजत लिन्नास, कुंतुम खैर उम्मतिन उख़रिजत लिन्नास देखो। क्यों देखते हैं। कहा ऐ मेरे साथियों, मैं इसलिए अपने पुराने फटे पैरों से जुता को देखता हूं जिसका मैं मदीना में था। सरकार को जहां से सबक ले रहा था, आपकी फ्यूज बरका दो को हासिल कर रहा था, मेरी हालत उस वक्त ये थी। इस हस्ती के करीब आया, ईमान लाया, सहाबी बना, आपकी ¡Gracias! کو شہید کیا گیا ہے. آپ خاموش کیے اور پھر فرمایا کہ عورتوں کا مقام وہی ہے جو مقام اس شخص کا ہے جو میرے اوپر 600 سال پہلے ایمان لا چکا ہے. ابھی میں نظام کا مقام کو حاصل کر گیا. تو صحابہ نے پوچھا کہ حضرت وہ کیسے؟ کہا جب حبیب نجار کو جو بھی محض کرتا ہوں شہید کیا گیا تھا آخرت میں اللہ نے اس کو جنت عطا کر دی. تو جب جنت میں پہنچا تو کہنے لگا قرآن نے حکم دیا رسول الجنہ حکم ہوا کہ اس کو جنت دے دی جائے جسے جیت ہے. کہا گیا لے تقومی یاد کہنے لگا ہے افسوس میرا یہ جنت والا مقام میری قوم سمجھ جاتی ہے. قوم نے مارا ہے ٹھوکرے مار مار کے پاؤں مار مار کے پتھر مار مار کے شہید کیا ہے. حتیٰ اس حد تک پاؤں کے ساتھ رونگا تھا قوم نے ابھی کے نظار کو کہ اس کی پیٹ سے انگڑیاں باہر آ گئی تھی اور اس کو وہ اتارتے تھے کیوں مارا. اور جب جنت ملی تو کہنے لگا کاش کہ میری قوم سمجھ جاتی اللہ نے مجھے کیا مقام دیا. کہتا ہے بما غفرنی ربی وجعلنی من المکرمین کہ اللہ نے میرے گناہوں کو بھی معاف کر دیا اور مجھے اتنا اونچا اعزاز عطا کر دیا ہے. کاش کہ میری قوم میرے مقام کو سمجھ جاتی اور وہ بھی ایمان لے آتی تو اللہ ان کو بھی یہ مقام عطا کرتے. شہید فرمایا کہ عمر بن مسعود صحابی کو بھی اللہ نے یہی مقام دیا. قوم پر اتنا اعتماد تھا قوم کو تبدیل کی. قوم کے ایک نشان باز اس حد پر تیز نشان باز نے ایک ہی تیر مارا جو اس کو لگے شہر پر لگا اور وہ شہید ہو گیا. تو جب شہید ہو گیا اس کو عروہ بن مسعود ثقفی کو اللہ نے جب مقام شہادت ادا کیا آخرت میں تو کہنے لگا کاش کہ میری قوم جان لیتی کہ مجھے اللہ نے اتنا احساس عطا کیا ہے وہ بھی اس ہستی کے اوپر ایمان لے آتی تو انہیں بھی یہ احساس مل جاتا کاش کہ میری قوم کو یہ میرا مقام سمجھ میں آ جائے. یہ ہے وارث کی بات کہ مار دیا قوم نے اور پھر بھی جنت میں پہنچ کر بھی فکر یہی ہے کہ میری قوم ہدایت کے اوپر آ جائے. تو بات کر رہے ہیں کہ اللہ پاک نے دو پیغمبر پہلے بھیجے مقام انتاقیہ میں نشان کے علاقے کا یہ شہر ہے جس کو قرآن نے منسل مدینہ کہا بڑا شہر تھا اور اسی میں یہ تین پیغمبر آئے صادق مصدوق اور شلوم. ان کی تعین کے لیے پھر ابھی بھی نجات جو پہلے ایمان لے آئے تھے اور ان کا ایمان مضبوط ہو گیا تھا پکا ہو گیا تھا تو جیسے ان کو جھٹلایا قوم نے جھٹلایا تو وہ دوڑتے ہوئے آئے جس کو قرآن نے بیان کیا ہے. یہ انتاقیہ کا علاقہ حضرت عمر فاروق رضی اللہ تعالیٰ کے دور میں حضرت ابو عبیدہ امیر و حاص کے امہ صحابہ اکرام رضی اللہ تعالیٰ کے مختلف اعزازات ہیں جو رسول اللہ صلی اللہ علیہ وسلم نے عطا کیے. کسی کو امین کہا کسی کو قرآن کہا سب سے اچھا فاری ہے کسی کو سیف اللہ کہا کسی کو کیا لقب دیا. اب عبیدہ بن جراح رضی اللہ تعالیٰ کو رسول اللہ نے لقب دیا تھا امین و حاصل کے امہ میری امت میں سب سے بڑا امین. ابو عبیدہ بن جراح کے زمانے میں انتاقیہ کا علاقہ فتح ہوا اس وقت حکومت حضرت عمر فاروق رضی اللہ تعالیٰ کی تھی اور حضرت ابو عبیدہ بن جراح رضی اللہ تعالیٰ جب پہنچے اس انتاقیہ علاقے میں تو وہاں کے لوگوں نے بتایا کہ یہ قبر ہے حبیب بن اسماعیل نجار رضی اللہ تعالیٰ. اس وقت ابو عبیدہ بن جراح رضی اللہ تعالیٰ نے بتایا کہ یہ وہ شخص ہے جس نے ہمارے نبی صلی اللہ علیہ وسلم پر 600 سال پہلے آپ دنیا میں تشریف نہیں لائے دنیا میں تشریف لانے سے 600 سال پہلے یہ شخص نبی آخر الزمان صلی اللہ علیہ وسلم پر ایمان لا کے ہے. جب یہ اس قوم کو ان تاکہ والوں کو ان پیغمبروں نے سمجھایا تو لوگوں نے تصدیق کی اور کہا مان تم اللہ علیہ وسلم مسلمہ تو کیا ہو ہمارے طرح انسان ہو تمہارے پاس کیا مقام ہے. بارہ مہینوں میں علامات بھی دکھائیں بعد میں تو یہ کہا کہ میرا بیٹا فوت ہو چکا ہے اس کو زندہ کر دیا جائے ان کی دعا سے وہ زندہ ہوا. بعد میں ایک بادشاہ نے جو اس وقت تھا افلس کے ایسا نام کچھ لکھا ہے اس نے کہا میری بیٹی مر چکی ہے اس کو ہم زندہ کر دیں. ایک زمیندار کا بیٹا مر چکا تھا جو وہاں اس وقت موجود نہیں تھا سکتا اور انہوں نے پیغام اس وقت کے لحاظ سے کوئی بھیجا تھا کہ وہ آ جائے दिन हो गए थे वो मार चुका था। इन बुजुर्गों से इम्तिहान यहां के आप दुआ करें कि जिंदा हो जाए तो हम मान जाएंगे। उन्होंने दुआ की, अल्लाह के हुक्म से वो बेटा जमींदार का जिंदा हुआ। उसने कहा बात यह है कि मैं मुशरिक होने की हालत में मरा हूं, मुझे मुख्तलिफ अज़ाब की वादियों से गुजारा जा रहा है, लेकिन एक और बात भी बताता चाहूं कि जब मुझे अज़ाब सिर्फ की वजह से दिया जा रहा था तो आसमानों के दरवाजे खुले, वहां से एक अजीब गरीब खूबसूरत शख्स नमदार हुआ। वो ऐलान कर रहा था कि ये सादिक सदूक शुरू जो इंताकिया की बस्ती में दावत इल्लाह देने वाले पैगंबर आए हैं, ये सच्चे हैं इनकी बात मान लो। उस जिंदा होने वाले लड़के ने उन पैगंबरों की ताहीद में बात की कि आसमान खुला और वहां से एक बशारत देने वाला शख्स आया। लेकिन वो कौम ऐसी थी मंसूब करते रहे कि ये यूं हुआ क्यों। बाद में और भी इनसे कुछ दुआएं कराई, अलामात जाहिर की, लेकिन ईमान नहीं लाए। और इन पैगंबरों को क्या कहने लगे, कालू इन्ना ततैयरना बिकुम इल्लम तंतहु लनर्जुमन्नकुम वलयमस्सन्नकुम मिन्ना अज़ाबुन अलीम। कहा आ गई बेबरकती, आ गई उस इलाके में, पैगंबरों की बात नहीं मानी इस वजह से। तो अल्लाह कहने लगे तुम्हारी नहुसत की वजह से बारिश हो गई। पैगंबरों को ये गुमराह कौन कहने लगी तुम्हारी नबूवत की वजह से बात नहीं हो रही, फला नहीं हो रहा। इन्होंने कोई मुकाबला नहीं किया, कहा तायरुकुम माअ, तुम्हारी किस्मत तुम्हारे साथ है, तुम्हारे अच्छे अमाल तुम्हारी अच्छी किस्मत है, तुम्हारे बुरे अमाल तुम्हारी बुरी किस्मत है। अरे जुबकर तुम बने तुम कौम मुसरिफून, आपसे तजावज हो रहे हो। जब कौम ने यूं मुकाबला किया, ये शख्स आया, वो जो पहले 70 साल बुतों की बात कर रहा था, अभी भी नजार और सुबान मिली थी। ए अल्लाह के वलियों की या नबियों की दुआ से अल्लाह ने अभी भी नजार को शफाअतन की ईमान पक्का हुआ। वो दौड़ता आया, कुरान क्या कहता है, वजा मिन अफसल मदीनत रजुल यसा قال يا قوم اتبعوا من لا يسألكم اجرا وهم مهتدون। जब ये बात कही तो मैं बुजुर्गों को छोड़ दिया। शुरू कर दिया। ये फिर भी से कहता रहा, रब्बे रब्बे इहदी कौमी, रब्बे इहदी कौमी, ऐ मेरे रब मेरी कौम को हदायत दे। वो मार रहे हैं पत्थर और लाते मुक्के, हर कोई जिस तरह जिसका बस चलता था वो मार रहा था और ये दुआ कर रहा था, या रब मेरी कौम को हदायत दे दे, हदायत दे दे। शहीद कर दिया गया, जन्नत में पहुंच गया, ये तमन्ना कर रहा था या रब मेरी कौम को हदायत दे दे, उनको ये मेरा मकाम पता चल जाए कि अल्लाह ने मुझे क्या मकाम आखिरत में दिया। लेकिन कौम हदायत पे नहीं आई। वो पैगंबर हमको समझाते रहे, पहला ने देखा है कि पैगंबरों को भी फिर उन बदबख्तों ने शहीद कर दिया। और फिर उसके बाद अल्लाह की नाराजगी का फैसला क्यों हुआ? कुरान कहता है हमने फरिश्ते नाजिल नहीं किए, कोई लश्कर नाजिल नहीं किए, कोई और बड़ी जमातें इनको अजाब देने के लिए नाजिल नहीं की, पर सिर्फ इब्राहिम अलैहिस्सलाम को नाजिल किया। और इन बाकिया शहर के या उस बस्ती के जिसमें ये थे करीब आकर उसने एक आवाज लगाई जिससे सबके दिल फट गए। अल्लाह ताला हमें सही चीज की समझ और बड़ी तकलीफ।